एन्टेना फाउन्डेसन नेपालको उत्पादन नेपाल चौतारी प्रस्तोता राजन पराजुली। नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा तपाईँलाई स्वागत छ। यो कार्यक्रम देशभरिका विभिन्न स्थानीय एफएम स्टेसनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ। नेपालका सबै ठाउँ अनि सबै नेपालीको विचार अटाउने नेपाल चौतारीमा आज हामीले रोजेको प्रश्न हो, सरकारले चार महिनामा के गर्न सक्यो के सकेन। हामीसँग स्टुडियोमा पाउन हुनुहुन्छ सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता डाक्टर मिनेन्द्र रिजाल। नेपाल चौतारीमा तपाईँ पनि आफ्ना विचार, प्रश्न र भोगाई हामीलाई राख्न सक्नुहुन्छ। नेपाल चौतारी मार्फत तपाईँको आवाज एकसाथ देशभरिका विभिन्न स्थानीय एफएम स्टेसनहरूबाट प्रसारण हुन्छ। कार्यक्रममा सहभागी हुन हाम्रो फोन नम्बर 1660013457 मा फोन गर्नुहोस्। फोन नम्बर फेरि एकपटक 1660013457। देशभरिका जुनसुकै ठाउँबाट यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। नेपाली कङ्ग्रेस र नेकपा एमाले गठबन्धन सरकार गठन भएको चार महिना पुग्न लाग्यो। सरकारले आफ्ना कार्यकालको 100 दिनको उपलब्धि पनि सार्वजनिक गरेको छ। एक वर्षभित्र नयाँ संविधान जारी गर्ने दिशामा देश हिँडेको सरकारको तर्क छ। यो अवधिमा शान्ति प्रक्रियाको अर्को काम भनेको सत्य निरूपण तथा मेलमिलाप आयोग गठनका लागि विधेयक पारित भएको छ, जुन वर्षौंदेखि अड्केर बसेको थियो। सरकारले प्रस्तुत गरेका बाँकी उपलब्धिमा दिनानुदिन सुचारू हुने गतिविधिहरू बढी छन्। सरकारको उपलब्धि सरकारले सार्वजनिक गरे पनि उसको व्यवहार सुस्त भएको गुनासो चौतर्फी उठिरहेको छ। गठबन्धन दल एमाले खुलेरै भनेको छ सरकारको काम प्रभावकारी हुन सकेन। यसै बेला जेठभित्र आउँदो आर्थिक वर्षको बजेट ल्याउने तयारीमा लागेको सरकारका लागि प्रतिपक्ष नेकपा माओवादीले बजेट अधिवेशनको पहिलो दिनदेखि नै गरेको अवरोधले अर्को बाधा परेको छ। अर्थमन्त्रीले भनिसक्नु भएको छ अब जेठभित्र बजेट ल्याउन सम्भव देखिँदैन। सरकार प्रतिपक्षसँग कसरी समन्वय गर्दैछ? गठबन्धनमा रहेका दलहरूको असन्तुष्टि किन हो? सरकारले चार महिनामा के गर्न सक्यो के सकेन? आज हामी नेपाल चौतारीमा छलफल गर्दैछौँ। 1660013457 हाम्रो पैसा नलाग्ने फोन नम्बर हो। त्यसै गरी मोबाइल प्रयोग गर्ने श्रोताहरूले हामीलाई एसएमएस गर्न सक्नुहुन्छ। नेपाल चौतारीको छोटो रूप एनसी टाइप गरी स्पेस दिनुहोस् र आफ्नो कुरा लेखेर हामीलाई 5500 मा एसएमएस गरिदिनुहोस्। आफ्नो नाम र ठेगाना पनि एसएमएसमा लेख्नुहोला। हामी फेसबुक र ट्विटरमा पनि छौँ, कार्यक्रम तपाईँले त्यहाँ पनि सुन्न सक्नुहुन्छ। आज हामीसँग स्टुडियोमा पाउनु हुनुहुन्छ संचार मन्त्री तथा सरकारका प्रवक्ता डाक्टर मिनेन्द्र रिजाल। डाक्टर रिजाल, नेपाल चौतारीमा स्वागत छ। धन्यवाद। अब मैले त कार्यक्रम अगाडि नै भने सरकारलाई सुस्त भयो, अलि ढिलो भयो भनेर भन्छन्। तपाईँको यो चार महिनाको अनुभव कस्तो रह्यो? पहिलो कुरा, सुस्त नहोस् भन्ने चाहना हाम्रै बढी हुन्छ। सरकार जति प्रभावकारी भयो सरकारका लागि नै सबभन्दा राम्रो कुरा हो। तर हामीहरू योपालि पत्रकार साथीहरूबाट अथवा सञ्चार जगतबाट अहिलेसम्म सरकारहरू चार महिना हेर्नुभयो भने सरकार उल्टो बाटोमा हिँड्ने हो भने टिप्पणी प्राय सबैले पाउनुहुन्थ्यो। अहिले पछिका सरकार, पाँच छ वर्षको सरकार हेर्नुहोस्, हामी पहिलो सरकार हौँ जसलाई गलत बाटोमा हिँडेको छ कसैले भनेको छैन। सबभन्दा तिखो टिप्पणी गर्दाखेरि पनि कसैले त्यो भनेको छैन, सुस्त भयो भनेको छ। त्यसैले मैले यसलाई अन्तर्निहित जुन सन्देश छ, सरकारको बाटो ठिक छ तर योभन्दा अझ चाँडो हिँड्दै हुन्थ्यो त्यो बाटोमा भन्ने चाहनाको रूपमा बुझाएको छु। त्यसैले यसलाई नकारात्मक रूपमा लिने जरुरत पनि छैन, यसबाट दुःख मान्नेको कुरा पनि छैन र तर सुस्त छ भन्ने कुरा म स्वीकार गर्दिनँ। किन स्वीकार गर्दिनँ भने हामीहरू एउटा अप्ठ्यारो परिस्थितिबाट सरकार गठन गर्ने ठाउँमा पुग्यौँ। पहिलो कुरा त संविधान सभाको विघटन भएको थियो, थुप्रा कामहरू बाधा अड्काउ फुकाउने अथवा थुप्रो अध्यादेशहरू मार्फत मुलुक चलाएको थियो। सरकार के संविधान सभाको निर्वाचन भयो, एउटा दल जो अघिल्लोपल्टको संविधान सभा सबभन्दा ठुलो दल थियो, अहिलेको संविधान सभामा तेस्रो ठुलो हुन पुग्यो। त्यो दल संविधान सभामै जान्न बाहिर बस्छु भनेर अड्डी कसेर बसेको थियो। सुरुको एक महिना संविधान सभाको निर्वाचनपछि हेर्नुहुन्छ भने त्यो दललाई संविधान सभाभित्र लिएर जानका लागिको प्रयत्नमा गयो। तर हामी एउटा कुरामा सुरुदेखि स्पष्ट थियौँ, संविधान सभा निर्वाचनमा घोषणा पत्रमा पनि भन्यौँ र अहिले पनि हामी त्यही बाटोमा छौँ कि अहिलेको सरकारको मूल काम संविधान सभा मार्फत संविधान बनाउने कामका लागि राजनैतिक वातावरण निर्माण गर्ने। सरकारले संविधान बनाउँदैन, जनताले आफ्ना प्रतिनिधि मार्फत संविधान सभा मार्फत संविधान बनाउने भने हो। तर राजनीतिक सबैभन्दा ठुलो दल पनि हामी हौ, सरकारको नेतृत्व गरेर एउटा राजनीतिक वातावरण बनाउनेतर्फ नलाग्ने भने संविधान बन्दैन भन्ने कुरा पक्का छ। जनतासँग हाम्रो प्रतिबद्धता, संविधान बनाउने मूल्य मुख्य प्रतिबद्धता हो दलका रूपमा। म खालि यसलाई सक्न थालेँ। त्यसैले हामीले गएको समयमा हेर्नु भने संविधान सभाभित्र यी सबै अप्ठ्याराका बावजुद संविधान सभामा सबै दलहरू चुनावमा भाग लिएर जितेका दलहरू आएका छन्। संविधान सभाको प्रक्रियामा सबैजना छन्, बाहिर कोही छैन। समितिहरू बने, सर्वसम्मतिबाट समितिको सभापति छानिया छ, त्यो कुरा पनि निकै कठिनाइपूर्ण थियो, सहज रूपमा भएन। समितिको सभापतिहरू छानिसकेपछि समिति सबैले आफ्नो कार्यतालिका तयार गरे, कार्यतालिका अनुसार काम भइरहेछ। कार्यतालिकाभन्दा पछाडि कुनै पनि समितिको काम पुगेको छैन। अघिल्लोपल्टको संविधान सभा हेर्नुहोस्, चार पाँच महिनाको अवधिमा सरकार संविधान बनाउने भन्दा नबनाउने बाटोमा हिँडेको स्पष्ट देखिन्थ्यो। अहिले संविधान बनाउने कुरामा कहीँबाट पनि क्रिटिसिजम छ। दोस्रो कुरा, शान्ति प्रक्रियाका बाँकी कामहरू पुरा गर्ने कुरा अत्यन्त महत्त्वपूर्ण हो, बिकज शान्ति प्रक्रियालाई टुङ्गो पुर्याउने भनेको अन्तत संविधान लेखेर सबै चिज टुङ्ग्याउने हो। अघिल्लोपल्ट लडाकुहरूको समायोजन पुनस्थापनको काम सकियो, तर सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग गठन गर्नका लागि अगाडि सर्न सकेन। पुरै त्यो अवधिभरि, अघिल्लो संविधान सभाको अवधिभरि पाँच वर्षभन्दा बढी अड्केर बसेको ऐन बनाउने काम हामीले गऱ्यौँ। विधेयक पारित भयो, सहमतिबाट पारित भयो। मैले खालि अब सकेँ। त्यसै दुईवटा महत्त्वपूर्ण काम सम्पादन गर्ने क्रममा अलिकति सरकारको गति त तपाईँहरूले भने जस्तो सामान्य भाव भयो। संविधान नचाहिए भए, शान्ति प्रकारको काम बाँकी नरहे, सरकार बन्यो, सरकार गएर अब मूलत गर्दाखेरि प्रशासनिक काममा सरकारको नीति कार्यक्रममा लाग्नुपर्ने भाव एउटा गति हुन्थ्यो होला। त्यसैले हामीलाई सन्तोष छ, मूल कामहरू ठिक बाटो हिँडेका छन्। अब बजेट, सरकारको नीति कार्यक्रम, बजेट मार्फत साँच्चै अर्थमा गभर्नेन्सको, सुशासनको, जनतालाई सेवा पुर्याउने काममा चाहिँ हामी जुट्न सक्छौँ। अब तपाईँले पालेपालेसी चल्दै जानुपर्ने भयो। सबभन्दा पहिला तपाईँले भन्नुभयो एक वर्षभित्र संविधान जारी गर्ने वातावरण बनाउनका लागि सरकारले केही कामहरू गर्यो। स्वाभाविक रूपमा समितिहरू जुन ढङ्गले बने र त्यसले जति समय बढी लिएको यसभन्दा अगाडिको अनुभवहरू थिए त्यसमा सरकारले राम्रै गरे भनेर भन्न सकिएला। तर यो सम्पूर्ण प्रक्रियामा संविधान सभा, जुन संविधानमा लेखेको 601 सदस्य नहुँदै यही कामहरू भए, यो ठिक भयो? अनि मैले हामी सरकारको चाहना त के हुन्थ्यो भन्दा तत्कालै 26 जनाको मनोनयन गर्ने, तर संवैधानिक बाध्यता छ, सहमति नभइकन सरकारले 26 जनालाई मनोनित गर्न सक्दैन। हामीलाई मनोनित गर्ने ल तपाईँहरूले मनोनित गए हुन्छ भन्ने हो भने मनोनित गर्नलाई कुनै अप्ठ्यारो होइन, तुरुन्तै आज होइन हिजै मनोनित हुन्थ्यो, हिजो होइन त भन्दा निकै अगाडि नै हुन्थ्यो। तर पहिले पनि दुईपल्ट यो धारा जहाँ संविधानमा सहमति लेखिया छ, संविधानमा तिनवटा खाले पदावली प्रयोग भएको छ, एउटा राजनैतिक सहमति, एउटा आपसी सहमति, एउटा सहमति। यो धारामा आपसी सहमति भनेर पदावली प्रयोग भएको छ, सहमति भनेर पदावली प्रयोग भएको छ। यसको दुईपल्ट प्रयोग हो, पहिलोपल्ट माओवादीलाई व्यवस्थापिका संसदमा लिएर आउने बेलामा, त्यतिखेर पनि दलहरूको भागमा सिटहरू छुट्याइयो, त्यसका आधारमा दलहरूले आफ्नो प्रतिनिधि थिए। दोस्रो पटक 26 मनोनयन गर्ने बेलामा पहिलो संविधान सभाको निर्वाचन, त्यहाँ पनि बसेर प्रमुख राजनीतिक दलहरू भने त्यस बेलाको 7 राजनीतिक दल र त्यो निर्वाचनबाट आफ्नो स्थान बनाउन सफल भएका मधेस केन्द्रित राजनीतिक दलहरू बसेर सबैको भाग, 7 आन्दोलनको नेतृत्व गर्ने 7 पार्टीको कम्तीमा 1 प्रतिनिधित्व होस् अनि मधेसबाट आएका नयाँ शक्तिहरूको पनि प्रतिनिधित्व होस् भनेर एउटा सहमति गऱ्यौँ। त्यस आधारबाट सरकारले मनोनयन गर्यो। यसपालि पनि हाम्रो चाहना त्यसै गरी जानुपर्छ भन्ने, त्यसैले एउटा प्रस्ताव हामीले राख्यौँ जसमा एमाले पनि तयार छ, एमाले र हामी त्यो संयुक्त प्रस्ताव जस्तो माओवादीलाई पहिले भनेका छौँ, उहाँहरूले पनि सुरुमा हुन्छ भन्नुभएको छ, अहिले त नयाँ केही कुरा सुनेको छैन। 575 सबै दलको जुन किसिमको उपस्थिति छ त्यो उपस्थिति अनुसार हरेक दलले कतिजना सिफारिस गर्ने भन्ने टुङ्ग्याउन सकिन्छ। त्यसर्थमा लगभग 22 सांसद भएपछि एउटा मनोनयनको सुविधा प्राप्त हुने देखिन्छ, 22-23 बिचमा। त्यसर्थमा काङ्ग्रेसबाट 9, एमालेबाट 8, माओवादीबाट 4 र राप्रपा नेपालबाट 1, अनि बाँकी राजनीतिक दलहरू जो 22-23 सङ्ख्याभन्दा सानो सङ्ख्यामा संविधानसभा छन् उनीहरू मिलेर 4 अर्को सिफारिस गर्न सक्ने ठाउँ देखिन्छ। यसर्थमा हामी के गर्दैछौँ भन्दाखेरि हामीले प्रस्ताव संविधानले भन्छ सहमतिबाट सहमति निर्माण गर्ने बाटो पुरानो नजिरबाट यसरी जानुपर्छ भन्ने हो। दोस्रो, राष्ट्रिय जीवनमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरू र संविधान सभामा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुन नसकेका आदिवासी जनजाति समुदायबाट, पहिले पनि हामीले त्यसरी भने हो, कुन जातको प्रतिनिधित्व हुने नहुने जात, कुन जातको माओवादी ल्याउने, कुन जातको काङ्ग्रेसले ल्याउने, कुन जातको एमाले ल्याउने, कुन जातको अरू पार्टीले ल्याउने भने जस्तो, यसपालि पनि त्यसरी जानुपर्छ भन्ने हो। हामीले त्यसरी ढिलाइ भाव म स्वीकार्छु, तर हाम्रो बसको कुरा भएर सहमति नभइकन सरकारले नियुक्ति गर्न सक्दैन। जस्तै अहिले तपाईँले भन्नुभयो काङ्ग्रेस अहिले एक तहसम्म काङ्ग्रेस एमाले बाटै आएको प्रस्ताव एकीकृत माओवादी पनि सकारात्मकै थियो, 9 जना काङ्ग्रेस जस्तो गर्छ, 9 जना हामीले गर्दाखेरि एउटा अझ बाँकी छ, 9 जनामा काङ्ग्रेसले कतिजना छुटेका जात जातिबाट लिएर आउने, त्यो जात जातिमा को को ल्याउने त होइन, काङ्ग्रेसले यो ल्याइदिएछ, सहमति गरेर बसेर कुराकानी गर्छौँ, एमाले यो ल्याइदियोस्, माओवादीले यो ल्याइदियोस् भनेपछि हामीलाई सकेसम्म धेरै जात जाति छुटेका जात जातिको पनि प्रतिनिधित्व गर्छ। काङ्ग्रेसले प्रस्ताव गरिसक्यो 9 जनामा हामी यो यो मान्छे ल्याउन चाहन्छौँ भनेर, हामीले त्यो जिम्मा नेताहरूलाई दिएको छौँ, नेताहरूको बिचमा जुन पार्टीको प्रक्रिया हुन्छ त्यसबाट गर्नका लागि एउटा सहमति भइसकेका छन्। यो यहीँनिर म कुरा बुझ्दिनँ मन्त्रीज्यू, जस्तो अहिले अहिले सरकारलाई चाहिँ यो 26 जना मनोनयनको विषय एकदमै विवादमा पर्यो, किनभने संविधान सभाले चाहिँ पूर्णता पाएन भनेर सर्वोच्च अदालतले समेत सरकारको नाममा आदेश जारी गर्यो, सरकारले सम्भवतः मलाई लाग्छ फेरि पुनर्विचार। दुईवटा कारणले हामीले अनुरोध गर्यो, एउटा सर्वोच्च अदालतको पहिलेको आदेश, यस विषयको निर्णय छ अघिल्लो पटकको, त्यो निर्णय र यो पालि गरेको निर्णय दुईवटा आदेश आपसमा बाजिन गए, त्यसैले हामीले स्पष्ट दिशा निर्देशन सर्वोच्च अदालतबाट खोजेका छौँ कि कुन आदेशबाट हामी निर्देशित हुने हो हाम्रो यो कार्य सम्पादन गर्नका लागि भनेर, एक। दोस्रो कुरा, हामीले सरकार प्रस्तुत के पनि गराएको छौँ भन्दाखेरि सहमति नभइकन मनोनयन गर्न सकिन्न, सहमतिको प्रक्रिया ठ्याक्कै तोकेर यति दिनमा सकौँ भन्दाखेरि सकिन्न। आजसम्मको धेरै उदाहरणहरू छ, दलहरूका बिचको सहमति आवश्यक छ, महत्त्वपूर्ण छ, नभए अगाडि बढ्न सकिन्न। यो मनोनयनमा मात्रै होइन, थुप्रो कुरामा, संविधान बनाउने नै कुरामा पनि, तर त्यो सहमति सहज रूपमा भन्ने बित्तिकै प्राप्त हुन्न, यो कठिनाइ पनि हामीले व्याख्या गर्ने कोसिस गरेका छौँ हाम्रो पुनरावलोकनको निवेदनमा। मैले सोध्न खोजेको चाहिँ जस्तो सहमति भएन भन्ने कुरा, जुन सहमति हुन समय लाग्छ, यी सबै कुरा हामीहरू बुझ्छौँ, तर सहमतिका लागि जुन नामहरू प्रस्ताव हुनु पर्थ्यो, जुन नामहरू टेबलमा आइपुग्नु पर्थ्यो, यी नामहरू टेबलमा आइपुग्दाखेरि पनि सहमति जुटेन भन्यो भने हामी एक तहबाट हिँड्यौँ भने जस्तो लाग्थ्यो। अहिले चाहिँ के भने सहमति भएको छैन भन्यो नामकै नाम, हाम्रो तर्फबाट नाम नाममा समस्या छैन। अस्ति पनि नेताहरू बसेर नाम टुङ्गाउने, यो अस्तिको क्याबिनेटहरू पनि हामीहरू गर्न तयार थियौँ, तर अब यो दो सरकारलाई लाउने जस्तो कुरा होइन कि यो अवधिमा हेर्नुहोस् एकीकृत नेकपा माओवादी लामो समयसम्म आफ्नो सम्मेलन, त्यसरी नेतृत्व चयन, त्यसको बखेडा इत्यादिमा अलमलमा पर्यो। उहाँहरू विराटनगर जानुभन्दा पहिले पनि म नै भेट्न गएको थिएँ उहाँहरूसँग, र यस्तो यस्तो अस्ति बसेर छलफल गरे हो, यसलाई टुङ्ग्याउने बाटोतर्फ जाउँ भनेर। अर्को फेरि दोष कसरी लाउन खोजेन, तर एकीकृत नेकपा माओवादीका नेता, संसद दलका नेता केपी शर्मा ओली को स्वास्थ्य राम्रो भएन बिचमा, लामो समय स्वास्थ्य उपचारको क्रममा विदेशमा नेकपा एमाले। त्यसैले केपी ओली यहाँ नहुँदाखेरि अब कसैले होइन एकजना नेता नभएर के हुन्छ त भन्नेहरू भन्ने भने बेग्लै कुरा हो, तर उहाँको उपस्थिति काठमाडौँमा नहुँदा, नेपालमा नहुँदाखेरि यो काम सम्पादन गर्न अर्को झन्झट त्यहाँ पनि थियो। अघिल्लो अस्तिकै क्याबिनेटमा गर्ने कुरा पनि उहाँहरूले भन्नुभयो कि अब हामी काङ्ग्रेस एमाले तयार हौँ माओवादीसम्म नाम मागौँ भन्दाखेरि ओलीजी अब फर्किँदै हुनुहुन्छ, त्यो उहाँ आइसकेपछि नै गरौँ भनेर। अब यसलाई हेर्नुहोस् दोषका रूपमा नहोस्, व्यवहारिक परिस्थिति हो यो, व्यवहारिक परिस्थिति, व्यवहारिक कठिनाइहरूलाई स्वीकार नगरी हिँड्न सकिने हिजो पनि, नभए त संविधान बनाउने कुरा, यत्रो ठुलो सशस्त्र विद्रोह पछाडि हामी यहाँ आइपुगेका छौँ, दलहरूका बिचमा सहमति गरौँ भनेर अगाडि बढ्दैछ, हिजो पनि संविधान थियो नेपालमा, तर काम लागेन नि। त्यसैले आजका दिनमा पनि अगाडि हामीले जाने काम, फेरि एक वाक्य चाहिँ भन्नै पर्यो, यस्तो कुनै पनि काम नगरौँ भन्ने छ सरकार, जसले गर्दाखेरि दलहरू जसरी अलिक नजिक आएका छन् संविधान बनाउने काममा, त्यसमा फेरि फाटो भएर टाढा जाने स्थिति होस्। सहमति कहिलेसम्म हुने, सरकारको अबको तत्कालै सहमति जुटाउनका लागि राखिएको बैठक कहिले छन्, कहिलेसम्ममा यो 26 जनाको नाम सार्वजनिक भइसक्छ? मलाई आशा छ अब आउने कि मन्त्री परिषद बैठकमा मेरो टुङ्गो लाउन सक्छौँ भन्ने हेरौँ, कोसिस गर्छौँ। अर्को अहिले तपाईँले भन्नुभयो संविधान सभाभित्र दलहरूबीच जुन सहमति भएको छ त्यो सहमति नबिग्रियोस् भन्ने कुरामा सरकार चलाएको छ भनेर, गठबन्धनकै दलहरू चाहिँ सरकारको चाहिँ काम कारवाहीप्रति चित्त नबुझाएको हो कि भन्ने देखिन्छ, तपाईँहरूको अवलोकन कस्तो छ? होइन, यसलाई अस्वाभाविक रूपमा म लिन्न, यस कारणले कि सरकार विशिष्ट प्रकृतिको सरकार छ, यो सरकार बन्दैन थियो यस्तो प्रकृतिको सरकार। संसदमा सबभन्दा ठुलो दल र दोस्रो ठुलो दल जसको झन्डै झन्डै 2/3 समर्थन छ, मत पनि जनताको 2/3 झन्डै छ, ती दलहरू बसेर सरकार बनाउने भन्ने कुरा कहीँ पनि यो सहज रूपमा हुने कुरा होइन। तर हामी यो सरकार बनाउने किन लाग्यौँ भन्दा जनतासँग प्रतिबद्धता संविधान बनाउने हो। एक अघिल्लो संविधान सभामा काङ्ग्रेस र एमाले संविधानका विषयमा राखेको आफ्नो विचार झन्डै झन्डै उस्तै खाले छ। तेस्रो कुरा, संविधान सभाको निर्वाचनको क्रममा हामीहरू उस्तै खाले घोषणा पत्र लिएर गयौँ। चौथो कुरा, हामीले जनतालाई भन्यौँ कि लोकतन्त्रवादीहरूलाई 2/3 दिनुहोस्, हाम्रो दललाई बहुमत दिनुहोस् भनेर। त्यसैले सरकार अलिकति असहज हुन्छ, काङ्ग्रेस एमाले संविधान बनाउने कुरामा खेलको नियम के हुनुपर्छ नेपालको राजनीतिको सञ्चालनमा भन्ने कुरामा झन्डै झन्डै एकै ठाउँमा भए पनि खेलका मुख्य प्रतिस्पर्धी हुन् काङ्ग्रेस एमाले। त्यसैले मूल प्रतिस्पर्धी दलहरू सरकारमा हुँदाखेरि सरकारमा अलिकति धकेला धकेल, अलिकति तानातान त हुन्छ, तर यो के का लागि यो मूल्य चुकाइँदैछ भन्दा संविधान बनाउनको लागि। काङ्ग्रेस एमाले एक ठाउँमा नबस्ने हो भने संविधान बन्दैन। म तपाईँलाई यसरी सोध्छु त्यो प्रश्न तपाईँलाई सजिलो हुने गरी, कङ्ग्रेसको अवलोकनमा एमालेको गठबन्धनमा भूमिका कतिको सहयोगी छ, कतिको अप्ठ्यारो छ, कि तपाईँहरूको त्यसमा के छ? अब यसमा मैले अलिकति रेस्ट्रेन्ट पनि हुनुपर्छ, म काङ्ग्रेसको मानिस हुँ, काङ्ग्रेसको विचार मैले भन्नुपर्छ, तर सँगसँगै नेपाल सरकार प्रवक्ता हुँ, नेपाल सरकारको प्रवक्ता भएको कारणले सरकारभित्रको एउटा दल उसमा मेरो सन्तुष्टि छैन भने पनि मैले चर्को रूपमा बोल्न उपयुक्त हुन्न। तपाईँलाई मैले सम्झेँ, म ईश्वर पोखरेललाई सुन्दै थिएँ एउटा अन्तर्वार्तामा, उहाँले के भन्नुभयो भने यदि सरकार यसै गरी चल्छ भने नेकपा एमाले सँगको गठबन्धन त्यति लामो छैन भनेर। झलनाथ खनालजीको अभिव्यक्ति त सम्भवतः पत्रिकामै सार्वजनिक भयो, अनुभव नभएको हुनाले विचार प्रधानमन्त्री चाहिँ निकै सुस्तो हुनुभयो भनेर बोलिदिनु भयो। अब हेर्नुहोस्, उहाँहरूको महाधिवेशन आउँदैछ है, महाधिवेशनको तयारीमा लागेको दलले काङ्ग्रेसको प्रशंसा गर्ने प्रतिस्पर्धा गरेर महाधिवेशन जाँदैनन् नेताहरू, त्यसैले स्वाभाविक अलिकति तिखो उहाँले टिप्पणी गर्नुहोला। एक दोस्रो कुरा, एउटा मानसिकताबाट उहाँहरू बाहिर निस्कन मेहनत गर्नुभएको छ। अघिल्लो पटकको संविधान सभाको अवधिभरि के भन्यो नेकपा एमालेलाई, कुनै अडान नभएको दल काङ्ग्रेससँग लागे काङ्ग्रेस जस्तो, माओवादीसँग लागे माओवादी जस्तो हुने। त्यसैले उहाँहरूले नेपालको राजनीतिमा आफ्नो स्थानलाई फेरि एकपल्ट स्पष्ट रूपमा परिभाषित गर्नुपर्ने छ। त्यो परिभाषित गर्ने क्रममा काङ्ग्रेसको पुच्छरका रूपमा त उहाँहरू उभिन जानुहुन्न नि। काङ्ग्रेससँग भोलि खेलको नियम अर्थात् संविधान बनिसकेपछि काङ्ग्रेस र एमालेका बिचमा प्रतिस्पर्धा हुने, त्यसैले उहाँहरू काङ्ग्रेसभन्दा फरक हौँ, हाम्रो बेग्लै पहिचान छ, कहाँ काङ्ग्रेसको पछि लागेर हामी सरकारमा गाओ त भन्ने भन्नै पर्यो भन्नुहुन्छ। त्यसलाई मैले किन त्यसै अब धेरै यसलाई चिन्ता गर्दिनँ त्यस्ता टिप्पणीबारे। तपाईँ यसको वास्तविक अझै गुदी कुरो नेकपा एमालेकै नेता अर्को महिना अर्को हप्ता ल्याएर छलफल गरेर अझै निस्केला जस्तो कुरा। अब प्रेम अधिकारीजीले फेसबुकमा लेख्नु भएको छ, सरकारको सय दिन काट्दा सञ्चार मन्त्रीले सरुवा पडुवा र आफन्तको नियुक्ति बाहेक केही उल्लेखनीय काम गरे जस्तो लाग्दैन, अरू सञ्चार मन्त्री डाक्टर रिजालमा फरक के भयो, खोइ श्रमजीवी ऐन खोइ पेसाको सुरक्षा खोइ के गर्नुभयो मन्त्रीज्यू, मिडिया नीति नै त छ जस्तो लाग्दैन, भए पनि छापा माध्यमको लागि छ, विद्युतीय सञ्चार माध्यमको माथिको भेदभाव कहिलेसम्म रहन्छ भनेर धेरैवटा। पहिलो कुरा सरुवा बडुवा भन्नुभयो, मैले गरेको छैन खासै, सामान्य केही नियुक्ति चलचित्र विकास बोर्ड खाली थियो त्यसमा भाव होइन, सेन्सर बोर्डमा परिवर्तन गर्न खोजेको थियो, अदालतमा त्यो ठुङ्गो लाग्न मागेको छ, अरू मैले के सरुवा बडुवा गरेँ, मलाई त थाहा छैन, नाताको त कोही परे कि उहाँलाई किन त्यस्तो लाग्यो थाहा छैन, मेरो नाता पर्ने मैले नियुक्ति गरेर कोही नाता पर्ने मैले देखाएको छैन, मैले नियुक्ति उहाँले देख्नु हो भने मलाई देखाइदियो हुन्छ, कोही पनि छैन। अर्को कुरा गर्दा कर्मचारीहरू स्वाभाविक रूपले कोही सहसचिव एउटा ठाउँमा बसेर लामो छ भने अर्को ठाउँमा जान्छ, त्योभन्दा बढी होइन, उपसचिवको कोही ठाउँ एक ठाउँ छ भने अर्को ठाउँ जान्छ, त्यत्रो ठुलो परिवर्तन, सबभन्दा कम परिवर्तन गरेका ठाउँ पनि मेरै हो, बाहिरबाट ल्याउनु पर्ने पनि धेरै जरुरत छैन, भित्रका मान्छे पनि कहीँ सार्ने ओर्ने धेरै भएको छैन, अब लामो गऱ्यो भन्नुहोला। तर मेरो यति मात्रै भनायो उहाँसँग, तपाईँले यो टिप्पणी चाहिँ त्यो अब तथ्यमा आधारित छैन, म सरुवा बडुवामा लागेँ भनेर गराएको छैन, आफन्तको नियुक्तिमा लागेँ भनेर भन्नुभयो त्यसमा पनि लागेको छैन। अब सब्सटेन्सका कुरा गरौँ, के गरेर बस्नु भएको छ भन्नु हो भने त्यो चाहिँ महत्त्वपूर्ण कुरा हो। पहिलो कुरा म भन्छु, अनि श्रमजीवी पत्रकारको बारेमा सबै चिजमा म आउँला यता सूचना तथा प्रसारणको क्षेत्रमा, पहिले म नम्रतापूर्वक अनुरोध गर्छु, म जुन बेला मन्त्री भएर आएँ मेरो सङ्गत इत्यादिले सूचना र प्रसारणको क्षेत्रमा साथीहरू पनि थुप्रो हुनुहुन्थ्यो, यो क्षेत्रलाई नजिकबाट निहालेर नजिकबाट संलग्न भएर बसेर काम गरेका हो। तर सूचना प्रविधिको क्षेत्र अझ त्यसमाथि पनि अब हाम्रो पुरै सूचना प्रविधि छैन हाम्रो मन्त्रालयमा, दूरसञ्चार प्रविधि चाहिँ बढी छ हामीका, दूरसञ्चार प्रविधिका बारेमा मेरो केही अध्ययन त के अरे कम्प्युटरसँग विषय लिएर मास्टर्स पिएचडीसम्म माइनरमा मेजर होइन माइनरमा राखेर गरे उनीहरू केही थियो, तर त्यो धेरै पुरानो भने आजभन्दा 25 वर्ष अगाडिको अध्ययनको त आजको अर्थ केही पनि छैन। तर दूरसञ्चार क्षेत्रमा मैले सिक्नुपर्ने थियो, सहज छैन, सजिलो छैन दूरसञ्चारको क्षेत्र नेपालका लागि, मैले अघि भन्नुपर्छ सबैभन्दा धेरै के अरे आय गर्ने दुईवटा मुलुकका कम्पनीहरू, एउटा सरकारी क्षेत्रको एउटा निजी क्षेत्रको, नेपाल दूरसञ्चार कम्पनी र एनसेल दुईवटा छन्, दुईवटाले झन्डै 90 अरबको आय गर्छन् वार्षिक रूपमा। 90 अरब भनेको 90 पछाडि 9 वटा सुन्ना हुन्छ म किन कहिलेकाहीँ हामी कुरा गर्दा अरब करोड लाख सबैलाई एकै जस्तो कुरा गर्छ, 90 अरबको दुईवटाले नेपाल सरकारलाई बुझाउने राजस्व को हिसाब गर्ने हो भने दुईवटाले 40 अरबको हाराहारीमा 40 त्यसपछि 9 सुन्न को राजस्व बुझाउँछन्। आम्दानी हाम्रो लगानी छ 92%, स्वामित्व नेपाल सरकारको छ, दूरसञ्चार कम्पनीमा 11 अरब नाफा छ यसको, भने यति ठुलो संस्था हो। तर सँगसँगै यस्तो कटिङ एज प्रविधिको क्षेत्र हो, 11 अरब भने ठुलो देखिन्छ, तर 11 अरब राम्रोसँग काम गर्न सक्यो भने 15 बनाउन सजिलो के अरे सकिन्छ, तर राम्रोसँग काम गरेन भने 11 अरबै पनि नासिनलाई कुनै बेर लाग्दैन। त्यसमाथि अर्को एउटा, म मन्त्री आउनुभन्दा पहिले एउटा अर्को मोबाइल अपरेटरले लाइसेन्स पाइसकेका छ भने भोलि चाँडै 2 मोबाइलमा पनि देशभरि चलाउन सक्ने 2 निजी क्षेत्रका, एउटा सरकारी क्षेत्रको, त्यो बाहेक अरू 4-5 छन् जसले लिमिटेड मोबिलिटी मोबाइल सेवा सञ्चालन गर्छन्। भने यो प्रतिस्पर्धामा भएको एकातिर हाम्रो लगानीको सुरक्षण गर्नु छ यसलाई, अर्कोतर्फ बराबरीको मैदानमा सबैलाई उभिएर खेल खेल्न दिनुपर्दछ। एनसेललाई पनि त्यही बराबरीमा उभिन दिनुपर्छ, अथवा अरू सेटेलाइट के अरे दूरसञ्चारका कम्पनीहरू छन् तिनलाई पनि दिनुपऱ्यो, लिमिटेड मोबिलिटी होला त के अरे दुर्गम क्षेत्रमा काम गर्ने होला, अथवा के भन्दाखेरि सरकारी क्षेत्रको। तर सँगसँगै हामीले यहाँ ध्यान पुर्याउनु पर्ने कुरा के छ भन्दा, अब अगाडि कसरी बढ्ने भन्दा, मैले के देखेँ भन्दा कि यो बिचको अनुभवबाट अध्ययन गर्दै जाँदाखेरि यो बिचका निर्णयहरू धेरै वर्षदेखि तदर्थ निर्णयहरू भए, होइन, एउटा कुनै विषय आयो, त्यो विषय के गर्न निर्णय गर्न उचित हुन्छ त्यही अनुसार निर्णय भएको छ। अनि त्यस पछाडि मलाई लाग्यो एउटा एकीकृत रूपको सूचना सञ्चार प्रविधि नीति नभइकन अगाडि बढ्न सकिन्न। त्यसरी एक एकवटा टुक्रे काम गर्ने भन्दा पहिले सूचना प्रविधि, सूचना सञ्चार प्रविधि नीति बनाऊ भनेर एउटा त्यो इनिसिएटिभ सुरु गरेको थियो, कन्सल्टेन्टले काम गर्न थाल्नु भएको छ, विज्ञ 3 विज्ञ आइसकेपछि अनि सरकारबाटसँग कुराकानी गरेर नेपालमा 2059 साल भने 12 अगाडि, 12 अगाडिको सूचना प्रविधि र आजको सूचना प्रविधि हामी सबैले कल्पना गर्न सक्छौँ। 12 अगाडि हामी फोन कसरी गर्थ्यौँ, आज 12 पछाडि कसरी फोन गर्छौँ भन्ने सोच्यौँ भने पनि पुग्छ होला। त्यो नीति नयाँ बन्नुपर्छ, त्यो नीति अन्तर्गत नै कसलाई टेलिफोन सञ्चालन गर्न दिने, कसलाई मोबाइल सञ्चालन गर्न दिने, कसलाई ल्यान्डलाइन सञ्चालन गर्न दिने, कसैलाई इन्टरनेट सञ्चालन गर्न दिने, त्यो बाटोमा जानुपर्छ भन्ने लाग्या हो। त्यसैले दोस्रो अर्को, अब तपाईँले श्रमजीवी लामो प्रश्न भएको हुनाले लामै उत्तर दिनुपर्ने बाध्यता भएर मौका पनि हो मेरा लागि। अब न्यूनतम पारिश्रमिकको कुरा गर्ने हो भने यसमा एउटा ब्यालेन्स ल्याउनुपर्छ भन्ने हो मेरो। न्यूनतम पारिश्रमिक मात्रै भन्नुभयो भने थुप्रोको रोजगारी सकिन्छ, न्यूनतम पारिश्रमिक दिनै पर्छ भनेपछि के अरे रोजगारी थोरैको मात्रै हुन्छ यो क्षेत्रमा। रोजगारीको सुरक्षण र न्यूनतम पारिश्रमिकको बिचमा कसरी सन्तुलन खोज्ने, मैले अस्ति पनि भनेको छु पत्रकार महासङ्घको नेतृत्व आएर भेटाएको थियो, तपाईँहरूलाई पनि बोलाउँछु, रेडियो टेलिभिजन पत्रिकाका स्वामीहरू व्यवस्थापकहरूलाई पनि बोलाएर एउटा सन्तुलन खोजी गरौँ, म त्यसका लागि तयार छु। जस्तो स्वास्थ्य बिमाको कुरा, स्वास्थ्य बिमाको काम अर्थ मन्त्रालयबाट तुरुन्तै हामीले गएको वर्ष बजेटमा छुट्याएको पैसा मागेका छौँ, केही दिनभित्रै आइपुग्ला, त्यो काम अगाडि बढ्न सकिन्छ। त्यस्तै द्वन्द्व पीडित पत्रकारहरूको बारेमा भन्दाखेरि मैले लामो भने तपाईँले मलाई इसारा गरिराख्नु भएको छ, मैले खालि अब प्रश्न सोध्नु भयो केही गरेका छैन सोधे हुनाले मैले मौकाले भने समग्रमा यति भन्छु, मैले सबैसँग साझेदारको रूपमा काम गरौँ, यो क्षेत्रको ठुलो सम्भावना छ, यो क्षेत्रको ठुलो महत्त्व छ, सूचनाको हकका लागि जनताको सुसूचित हुने अधिकारका बारेमा, त्यसैले यो क्षेत्रलाई मर्यादित बनाउने कामका लागि अर्कोतर्फ सूचना सञ्चार के सूचना प्रसारण नीतिको पनि काममा हामीहरू लागेका छौँ। भनेपछि तपाईँ अहिले भन्नुभयो दूरसञ्चारको एकीकृत नीति बनाउनेतिर लाग्नु भएको छ, श्रमजीवी रोजगार ऐनका हिसाबले न्यूनतम पारिश्रमिकको कुरा गरिरहँदाखेरि सुरक्षा हुन्छ कि भनेर रोजगारीको भन्ने कुरा ग्यारेन्टीका लागि एक तहको काम भइरहेछ भनेर भन्नुभयो। त्यसैले एक वाक्यमा भन्ने हो भने मलाई लाग्यो टुक्रे काम गर्नुभन्दा नीति बनाऊ, त्यो नीति अन्तर्गत त्यो कानुन अन्तर्गत बसौँ, त्यसो पछि आउने सञ्चार मन्त्रीलाई पनि त्यसै अन्तर्गत रहेर काम गर्न सहज हुन्छ भन्ने लाग्छ। अब टेलिकमको टेलिफोन हाम्रो बेलालाई बिग्रिरहन्छ, आज नै बिग्रिया छ, त्यही भएर हामीले श्रोताहरूको आवाज लिन सकिरहेको छ। अनि यसमा चाहिँ मैले फेरि भन्नु चाहिँ एउटा त हाम्रो गुणस्तर अलि अझ राम्रो बनाउनु त छँदैछ, तर अहिले यति धेरै सडकको काम भइरहेछ कि, अनि सडकको काम गर्दा खन्ने ठाउँमा एनसेलबाट पनि एनटिसीबाट मात्रै होइन थुप्रो ठाउँबाट हाम्रो तार काटियो, यो तार काट्ने काम कम गर्नु पर्यो भनेर उहाँले भने, मैले अस्ति हाम्रो सचिवज्यू र उहाँहरूलाई के अरे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएर उहाँहरूको पनि सम्बन्धित निकाय छ, सकेसम्म कम तारहरू काटियोस् भनेर कामलाई समन्वय गरेर। तपाईँलाई मैले सोधिहालेँ, दिनेश पाण्डे सौरभ केसरीजीले लेखेको प्रश्न योसँग जोडिएको छ। इन्टरनेट आजकलको समयमा आधारभूत आवश्यकता भइसक्यो, तैपनि नेपालमा त्यसको विस्तार किन हुन नसकेको? टेलिफोन लाइनहरू बाहेक जिल्लामा पुगेपछि इन्टरनेट चलाउन किन यस्तो गाह्रो? यो पनि बनाइदिनुहोस् भनेर सोध्नु। होइन, हामी फेरि यो पनि राम्रो कुरा गर्नु तपाईँले, अहिले के एउटा कामका लागि मैले काम जिम्मा दिएको छु केही मान्छेलाई भने, हामीसँग पैसा छ होइन, अरू धेरै ठाउँमा पैसाको समस्या होला, हामीसँग ग्रामीण टेलिकम्युनिकेसन विकास कोष भनेर पैसा छ, त्यो पैसा खर्च नहुन सकेर बसेको छ दूरसञ्चार प्राधिकरण छ, अब त्यसलाई खर्च गर्नु आवश्यक छ उपयुक्त रूपमा, के अरे अब राम्रो ठाउँमा खर्च गर्नु पऱ्यो भने चाहिँ दुईवटा काम गरौँ भन्ने लागेको छ। एउटा यही उहाँको इन्टरनेटसँग सिधै जोडिया छ, ब्रडब्यान्ड कनेक्टिभिटी देशभरि बनाउनको लागि पहिले इन्फ्रास्ट्रक्चर जस्तो मिड हिल्समा मध्य पहाडी राजमार्गमा जहाँ जहाँ बिजुलीको ट्रान्समिसन लाइन गएको छ, बिजुलीको ट्रान्समिसन लाइनकै पोलमा लगेर हाम्रो अप्टिकल फाइबरहरू राख्ने काम गरौँ भनेर, तल हाल्यो भने फेरि सडक बनाउँदाखेरि काटिएर जान्छ, त्यसैले विद्युत प्राधिकरणसँग कुरा हामी भाडा तिर्न तयार छौँ, तर यो पैसा चाहिँ हामी गर्न चाहन्छौँ, एउटा त्यो चाहियो। दोस्रो कुरा मैले यो चाहिँ कसरी के हुन्छ थाहा छैन, मैले के भनेको छु भन्दाखेरि 4,000 गाविसमा एउटा कम्युनिटी ई सर्भिस सेन्टर जहाँ गएर मान्छेहरू आउन सकुन्, एउटा कोही मान्छे होला जसले कृषिको बारेमा कसैले जानकारी खोज्ला, स्वास्थ्यको बारेमा जानकारी खोज्ला, अथवा के अरे खानेपानीको बारेमा जानकारी खोज्ला, सरकारको काम कारबाही बारेमा जानकारी खोज्ला, अथवा बाहिर विदेशको रोजगारीको जानकारी खोज्ला, अथवा विदेशमा पढ्न जाने जानकारी खोज्ला, यी सबै जानकारीहरू एक ठाउँमा पाउने गरेको सरकारकै मातहतमा एउटा युनिट खोल्ने भन्ने यो यो ग्रामीण म सक्छु है त ग्रामीण दूरसञ्चार विकास कोषलाई खर्च गरेँ। तर यसको दुईवटा पक्ष छ, एउटा पैसा गाह्रो भएन तर टेक्निकल्ली टेक्नोलोजिकल्ली प्राविधिक तवरले हामी त्यहाँ पुग्न सक्छौँ कि सक्दैनौँ भन्ने कुरा आउँदाखेरि प्राविधिक तवरमा पनि धेरै कठिनाई थियो नहोला। फेरि आज दुनियाँभरिको प्राथमिकता पनि के भन्दाखेरि ब्रडब्यान्ड फर सस्टेनेबल डेभलपमेन्ट भने यस्तो इन्टरनेट सेवा इत्यादि त्यो पनि चाँडो चल्ने इन्टरनेट सेवा चाहिँ दिगो विकासका लागि यो बाटोमा जाउँ भन्ने दुनियाँभरिको प्राथमिकता 2015 पछाडिको के अरे सहस्राब्दी विकास लक्ष्यलाई यसै अनुसार ढालेर अगाडि बढ्ने दुनियाँमा एउटा आम सहमति बनाएको छ। तर मैले भन्न के खोजेँ भन्दाखेरि यो यो काम गर्दाखेरि अर्को एउटा ध्यानमा राख्नुपर्ने के भने हामी कहाँ 400 टेलिसेन्टरहरू रहेछ, 400 टेलिसेन्टर म अहिले आउनुभन्दा अगाडि 400 टेलिसेन्टरमध्ये 300 टेलिसेन्टर काम गरिरहेको छैन भन्दा लगेर एउटा अफिस हार्डवेयर कम्प्युटर इन्टरनेट राखिदिएर कसैले पनि प्रयोग नगर्ने गरी त्यहाँ फ्यालिदिने हो भने त्यसको अर्थ छैन। त्यसै 300 टेलिसेन्टरहरू किन चलेन, 300 टेलिसेन्टरमा सेवा लिन जनताले आवश्यक ठानेन अथवा जनताले त्यसको जानकारी पनि पाएन, त्यसैले त्यहाँको अनुभवबाट 300 नचलेका टेलिसेन्टरको अनुभवबाट टेलिसेन्टरका रूपमा होइन जनतालाई सेवा र सूचना दिनका लागि क्रियाशील रूपमा जनता आफै आएर सूचना लिन सक्ने खालको केन्द्रहरू स्थापना गरौँ भने चाहिँ यही वर्ष मलाई थाहा छैन मलाई यो चाहिँ कुरा त भने मलाई 15 जति समय दिनु पर्ला, 15 म भन्न सक्छु 4,000 हुने हो कि 2,000 हुने हो कि 1,000 मात्रै हुने कि अथवा 500 मात्रै गर्ने हो अथवा 200 सुरु गर्ने हो। तर यसको चाहिँ प्राविधिक पक्ष, यसको वित्तीय पक्ष र यसको हिजोको अनुभवबाट सिकेर एउटा टुङ्गो गर्छौँ, त्यसरी इन्टरनेटको बारेमा धेरै चिन्ता नगर्नुहोस्। यो काम बाहेक पनि जसरी तराईका सहरहरूभरि र पहाडका पनि केही सहरमा एनसेलको पनि एनटिसीको पनि चाँडै के अरे इन्टरनेट सञ्चालन 3G सञ्चालन हुँदैछ, त्यो 3G इन्टरनेटको असुविधा तपाईँ चाँडै 2-4-5 महिनाभन्दा बढी लाग्दैन यो असुविधा जानु, किनभने दुवै थरीले कमाउन जानु पर्यो, कमाउनलाई त किनभने जब 3G त्यहाँ सजिलो छ त्यहाँ चल्ने हुन्छ अनि कमाइ हुन्छ। र एउटा अर्को मैले यो फेरि भर्खर भर्खर धेरै कुरा यसमा बुझ्दै जाँदाखेरि भावनाले त्यो विषयमा कसैले सोध्यो भने झन् भन्न मन लाग्दछ, पाठ सिकेर भन्नलाई झन् हतार हतार भए जस्तो। अर्को एउटा विषय के हो भने यसो जोडिएको हामीहरू अगाडि बढ्ने क्रममा दुवैवटा कम्पनीहरू अगाडि बढ्छन्, यो सेवा विस्तार गर्छन्, हामीहरू पनि विस्तार गर्दैछौँ र आउने दिनमा दुइटै कम्पनीको आवाजमा भोइसबाट बोल्ने टेलिफोन सेवाभन्दा डेटा इन्टरनेट इत्यादिबाट हुने सेवाबाट चाहिँ बढी कमाइ हुन्छ। त्यसैले सबै टेलिफोन प्रदायकको चाहिँ ध्यान नै अब के भन्दाखेरि 3G कसरी पुऱ्याउने, इन्टरनेट कसरी पुऱ्याउने, त्यसबाट बढी पैसा कसरी कमाउने भन्ने छ, त्यसैले तपाईँहरूको आइपुग्छ नि यिनीहरू पैसा कमाउनलाई। अब तपाईँ सञ्चार मन्त्री हुनुहुन्छ, मैले त अझै छोटोमा जवाब दिनुपर्छ किनकि अरू सरकारको बारेमा धेरै कुरा गर्नुपर्ने छ। मैले सञ्चार मन्त्री भावनाले होला त्यहीसँग जोडेका प्रश्नहरू आइरहेछन्। आज हाम्रो टेलिफोन पनि बिग्रेको छ, नेपाल टेलिकममै समस्या आएर एउटा साथीले सोध्नु भएको छ, साइबर क्राइम कानुनको समसामयिक परिवर्तनलाई सरकारले के सोध्छ भनेर सोध्नुभयो सबिन सिंहजीले। म अर्को प्रश्नमा त्यससँगै जोडिएको छ, त्यहीसँगै जोडिएको अर्को प्रश्न के छ भने, टेकराज भण्डारीजीले लेख्नु भएको छ, नेपालमा पछिल्लो समय सञ्चार क्षेत्रको विकास तीव्र रूपमा भइरहेको छ, त्यसको व्यवस्थापन गर्ने कुरामा राज्य चुकेको छ, यही अवस्था रहन दिने हो भने सरकारको लागि कुनै दिन टाउको दुखाएको अवस्था आउने निश्चित छ, अनि सरकारी सञ्चार माध्यममा मन्त्री परिवर्तन हुने बित्तिकै डाइरेक्टरदेखि संवाददातासम्म किन फेरबदल हुन्छन्, यो चलन पनि अन्त्य हुनुपर्छ। थाहा छैन तपाईँले भन्नुभयो, अब भार रहेछ भने तपाईँ अब मन्त्रीजी हुनुहुन्छ कसरी झुटो बोल्नु होला, डाइरेक्टर परिवर्तन भएको छैन। अब एउटा चिज होला, भोलि कामै नगरेर बसेका कोही कोही के अरे रिपोर्टरहरू चेन्ज होला नि, तर त्यो चेन्जै नभइकन सरकार बने पनि जस्ता तस्तै बसिराख्नुपर्छ, नभन्नुहोस् डिरेक्टर पनि भोलि चेन्ज होला, मैले चेन्ज गर्दिनँ भनेको छैन, आजसम्म भएको छैन। त्यसै गर्दाखेरि जहाँ मैले गराएको छु त्यहाँ गरिस् भने हो, नगरा ठाउँमा यसो गरिस् भन्नु भएन। एक दोस्रो कुरा, साइबर क्राइम अस्ति भर्खर प्रेस काउन्सिल को साथीहरू आउनुभएको थियो, एउटा कार्यदल पनि बनाएको थियो अनलाइन मिडियाका बारेमा कसरी जाने भनेर नीतिगत रूपमा, उहाँहरूका केही सुझावहरू छन्, बसेर कुराकानी गरेर टुङ्ग्याउला भन्ने छ। र साइबर क्राइमको त्यो बाहेक अरू पक्षहरू पनि छ, के अरे अनलाइन मिडिया बाहेकको, ती सबै पक्षमा हामी के भन्दाखेरि दुनियाँको अनुभवबाट हामीले नयाँ आफूले गर्नुपर्ने छैन, दुनियाँभरको अनुभवबाट सिक्दै अगाडि बढ्ने हो। संसद कहिले खुल्छ? यो त संसद बन्द गर्ने अवरुद्ध गर्नेलाई सोद्धाखेरि थाहा हुने कुरा, हाम्रो प्रयत्न छ। अब हामी हरेक दिन भनिरहेछौँ, तपाईँहरूले केही विषय उठाउनु हो त्यसको जवाब दिन्छौँ, अर्थमन्त्री हरेक दिन उभिएर भनिरहेछ, म जवाब दिन तयार छु, मलाई बोल्न दिनुहोस्, मेरो कुरा सुनिदिनुहोस् भने, उहाँहरू त्यो तिमीहरूले गरेको कुरा बेठिक हो तर तिम्रो कुरा ठिक हो कि बेठिक हो भने जवाब पनि दिन्न, संसद मात्रै चल्न दिन्न भनिरहेछ। यो मैले बुझिनँ किन हो। अहिले म त्यसमा छिर्दै जान्छु, उहाँहरूको मुख्य मागहरू जुन खुलेरै उनीहरूले भनेका छन्, आज तपाईँ प्रवक्ता भएको बेला छोटोमा जवाब दिन जानु होला, सबभन्दा पहिला चुनाव धाँधलीको छानबिन समिति बनाउने भनेर। चुनाव धाँधली छैन लेख्या, वा यस्तो गलत प्रचार तपाईँहरूले पनि गर्नु भएन। अघिल्लो के चुनाव को चाहिँ बारेमा भन्दा पनि अब वास्तवमा चुनाव प्रक्रियालाई कसरी राम्रो बनाउने भन्ने कुरामा बढी केन्द्रित छ, र प्रयोग भएको शब्द भने अध्ययन अनुसन्धान गर्ने भनेको छ, अध्ययन अनुसन्धान गर्ने। एकीकृत माओवादीका सभासदले संसदभित्र बसेर बोल्दाखेरि प्रयोग गरेको शब्द चार बुँदै हेरौँ न, तपाईँ अहिले पनि झिक्नुहोस् चार बुँदै, अध्ययन अनुसन्धान भनेको छ। त्यो समिति किन बनेन? एकदम हामी तयार छौँ, उहाँले खोले त हो नि, संसद खोलेदेखि त बन्छ नि। अब संसद चाहिँ ट्याप्पै बन्द गर्नुभएको छ है, ट्याप्पै चल्न दिन्न भन्नुभएको छ, अर्थमन्त्री जवाब पनि सुन्दैन भन्नुभएको छ, संसदको कुनै काम पनि अगाडि बढ्न दिन्न भन्नु छ, अनि कसरी त्यो समिति बन्ने? त्यो समिति बन्न त संसद चल्नु पर्यो, संसद नचलिकन समिति बन्दैन। तपाईँहरू को मान्छे हुनसक्छ भनेर प्रस्ताव गरिसक्नु? हामी तयार छौँ, दिइसक्नुभयो मान्छेहरूको नाम सहित? नाम सहित हेर्नु कसरी दलहरू के अरे संसदमा बन्ने समितिहरू के हुन्छ भने दलहरूले ल यति यतिजना दिनुहोस् है भनेर बन्ने हो सबै समितिहरू, होइन? एउटा त्यस खालको एउटा प्रस्ताव उहाँहरूलाई गइसकेको छ। अब अर्को कुरा, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनलाई सरकारको खासै उच्चस्तरीय राजनीतिक संयन्त्र भन्ने कहीँ छैन। फेरि म तपाईँलाई भन्छु, शान्ति प्रक्रियाका बाँकी कामहरू र संविधान निर्माणको काममा सहयोग पुर्याउनका लागि राजनीतिक समिति के अरे राजनीतिक दलका शीर्ष नेता रहेको एक समिति रहनेछ। त्यसलाई के नाम दिने फरक कुरा हो? सुन्नुहोस् न, अब जे छ त्यसरी नै बुझौँ न, के अरे एक्जाजरेसनबाट बुझ्नु भएन क्या। अब संविधान निर्माणमा सहयोग पुर्याउनका लागि भन्ने जुन अंश छ त्यसमा चाहिँ संविधान सभाको नियमावली जसरी बनायो हामीले, संविधान निर्माणमा सहयोग पुगोस् भनेरै वास्तवमा संवैधानिक तथा राजनीतिक संवाद तथा सहमति समिति बन्यो। त्यति मात्रै होइन, उहाँहरूलाई स्पेस दिनका लागि नै एकीकृत नेकपा माओवादीलाई होइन तपाईँकै मान्छे अध्यक्ष बनाउनु जो बन्नुहुन्छ, जसले गर्दाखेरि बाहिर अनि त्यसको म्यान्डेट पनि हेर्नुहोस् त्यो समितिको, संसदभित्र सहमति निर्माण गर्ने, संविधान सभाभित्र सहमति निर्माण गर्ने, बाहिरका दलहरूसँग कुरा गर्ने, विज्ञहरूसँग कुराकानी गर्ने, सेमिनार इत्यादि आयोजना जे जे आवश्यक पर्छ गर्न सक्छ। त्यसैले संविधान निर्माणमा सहयोग पुर्याउनका लागि गर्ने काम जति चाहिँ यो यो यो यो यो सहमतिभन्दा पछि पनि आओस् संविधान सभा नियमावली, त्यसैले यसले संविधान निर्माणमा सहयोग पुर्याउने कुरा चाहिँ यसले सङ्गेटिसकेको छ। अब बाँकी र शान्ति प्रक्रियाका बाँकी कामहरू पुरा गर्नका लागि, शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्नका लागि राजनैतिक दलहरूका बिचमा बन्ने कुनै पनि समिति बन्यो भने राजनीतिक दलको सहमतिबाट हामीलाई सरकारलाई त्यसमा चिन्ता, हामीले खुसी नै हुन्छौँ, किन हामी त्यसमा खुसी नहुने? शान्ति प्रक्रिया काम अगाडि बढाउनु छ सरकारले. सरकारलाई सरकारलाई सहयोग चाहिन्छ, राजनीतिक दलका नेताहरूको सहयोग चाहिन्छ, मूल राजनीतिक दलका नेताहरूको सहयोग चाहिन्छ, उहाँहरूको सहभागिता. तपाईँले भनेको राजनीतिक संयन्त्र शान्ति प्रक्रियाका काम सहज बनाउनका लागि, मैले भने राजनीतिक समिति शान्ति प्रक्रियाका काम हो, बाँकी कामहरूमा पुरा गर्न सहयोग पुर्याउनका लागि राजनीतिक दलका शीर्ष नेता रहेको एक समिति बनाउने भने त्यो बनाउनलाई, त्यो बन्ने कुरामा दलहरूका बिचमा भएको सहमति सरकारका लागि स्वागत योग्य छ. तर सरकारले गर्ने होइन, त्यो सरकारले कसरी समिति बन्छ? संसदमा बन्ने समितिहरू सरकारले बनाउँदैन नि. हस्, अब तपाईँले अर्को रकमान्तरणको विषय विवादमा छ. रकमान्तरणको विषयको विवाद के हो? अब रकमान्तरण स्वाभाविक हो, सबै सरकारले गरेका छन् भन्ने कुरा यसै पनि सञ्चार माध्यममा बाहिर आइसक्यो. तर तपाईँको अर्थमन्त्रीले नुवाकोटमा अलिक बढी पठाउनु भयो, अन्त एकदमै थोरै गए भन्ने खालका कुराहरू पनि बाहिर. हेर्नुहोस् के, एक एकवटा ठाउँको कुरा गर्ने भने संसद खोलेर कुरा गर्नु पर्थ्यो. त्यसरी इस्यु रकमान्तरणको इस्यु होइन. यसमा यसरी बुझौँ, किनकि अहिले पनि वास्तवमा थिएँ आम नेपाली दाजुभाइ दिदीबहिनीलाई चाहिँ भन्नुपर्ने छ, रकमान्तर हरेक वर्ष हुन्छ, हुनपर्छ. किन हुनपर्छ भन्दाखेरि एउटा विकास आयोजना खर्च भएन, पैसा बाँकी छ, अर्को विकास आयोजना पैसा पुगेन अथवा काम बाँकी छ भने, अनि त्यहाँ काम गर्न सकिने अवस्था छ भने त्यहाँ पैसा पठाउनुपर्छ, जहिले पनि पठाइन्छ. जस्तो योपालि ऊर्जामा पैसा गा छ, जाँदैछ अझ, होइन? त्यस्तै भौतिक पूर्वाधारमा सडकहरू निर्माण इत्यादिको काममा त्यहाँ गा छ, जानुपर्छ. त्यस्तै अरू सिँचाइमा गा छ, जहाँ ठुल्ठुला राष्ट्रिय प्राथमिकता प्राप्त योजनाहरू होलान् अथवा क्रमागत योजनाहरू, ती क्रमागत योजनामा कुनै योजना खर्च भएन भने त खर्च नगरिकन गलत ठाउँमा खर्च गर्नु पनि भएन, खर्च नगरी राख्ने पनि काम होइन. खर्च गरेर के अरे जहाँ ठिकसँग खर्च हुन सक्छ त्यहाँ खर्च गर्ने, त्यसरी रकमान्तर हुनुपर्छ, हुन्छ. अब विषय खालि तपाईँहरूले भन्नु भने एउटा चाहिँ होला, ल स्थानीय विकास मन्त्रालय अन्तर्गत रकमान्तर भएको कुनै पनि सरकार, गएका 38 वर्षको सरकार हेरौँ, स्थानीय विकास मन्त्रालयमा योपालि अर्थ मन्त्रालयबाट 37-38 करोड, फेरि अङ्क सम्झौँ, करोड 37-38 करोड रकमान्तर भएको छ. अब म चुनौती दिएर भन्न चाहन्छु, कुनै पनि योभन्दा अगाडिका सरकारले यो बेलामा स्थानीय विकास मन्त्रालयमा योभन्दा कम रकमान्तर भएको छ. सिधै अर्थ मन्त्रालयबाट योभन्दा ठुल्ठुलो अङ्कमा के अरे पैसा दिया छ, कामका लागि दिया होला, मैले त्यसको बारे त मेरिट बारेमा बेग्लै छलफल. बाबुरामजी अर्थमन्त्री हुनुहुन्थ्यो, कति पैसा उहाँको अर्थ मन्त्रालय सिधै के अरे जिल्ला जिल्लामा गएको छ त्यो हेरे हुन्छ. त्यसरी रकमान्तरको विवाद दुईतिर छुट्टा, एउटा आवश्यक हुन्छ, हरेक वर्ष अन्तिमतिर यस्ता कामहरू हुन्छन्, 3-4 महिना पछिल्लो समय बजेटलाई प्रभावकारी रूपले खर्च गर्नका लागि. दोस्रो कुरा गर्दाखेरि हामी तर यो विषयमा ठिक छ बेठिक छ कुरा गर्न तयार छौँ, संसद खोल्नु, संसद हाम्रो के अरे प्रतिपक्षसँग आग्रह, हामी संसदमा उभिन तयार छौँ, जवाब दिन तयार छौँ, अनि संसदले निर्णय गरोस् हामीले गरेका काम ठिक छ कि छैन भनेर. अब म एक दुईवटा प्रश्न यहाँ आएका छन् मैले सोधिहालेँ. गोविन्द काफ्लेजीले सोध्नुभयो, संसद कहिले खुल्छ? तपाईँहरू नै संवेदनशील देखिएन, विदेश घुम्दैमा ठिक छ तपाईँहरूलाई भनेर लेख्नुभयो. त्यसै गरी तपाईँको ज्ञानेन्द्र पौडेलजीले रकमान्तरमै सोध्नु भएको छ, रकमान्तर किन गरेको? संसद अवरुद्ध हुँदा हुँदै पनि प्रधानमन्त्री चिन बनाउन किन जानुभएको? सरकार संसदप्रति जिम्मेवार नभएको जस्तो देखियो भनेर. यो कुरा चाहिँ सरकार प्रधानमन्त्रीजीले पनि त्यही भन्नुभएको छ, सरकारको उपलब्धि भनेको मित्र राष्ट्र भ्रमण गर्नु हो, उनीहरूलाई खुसी राख्नु हो, एउटा इमान्दार र देशको हितमा हितका लागि अनियमितताको पोल खोल्ने प्रहरी अधिकृतलाई कारवाही गर्नु भनेर. अब हेर्नुहोस् यो हिजो प्रधानमन्त्री जानुभयो आज आउँदै हुनुहुन्छ, हिजो जानुभयो आज आउँदै हुनुहुन्छ, यी सरकारका कामहरू स्वाभाविक रूपमा हुनुपर्छ, हुन्छ. अब तपाईँ काहीँ पनि नजानुहोस् बाँधिएर बस्नुहोस् भनेर चाहिँ हुन्न, सरकारले गर्ने काम गर्छ. तर एउटा कुरा बुझ्छ, आज पनि देशमा प्रधानमन्त्री त हुनुहुन्छ नि त, प्रधानमन्त्रीको कार्यभार सम्हालेका उप प्रधानमन्त्री वामदेव गौतम हुनुहुन्छ, केही कुरा काम पर्दाखेरि उहाँले गर्नुहुन्छ, हामीहरू सरकारका दलहरू छौँ. त्यसैले एक दिन चिन जानुभएको कुरालाई ठुलो इस्यु बनाउनु उचित हुन्न, हामी जुनसुकै बेला कुराकानी गर्न तयार छ, सरकारको तर्फबाट वामदेवजीको नेतृत्वमा प्रतिपक्षसँग कुरा गर्न तयार छौँ, अनि संसदका ठुला दलहरूका हैसियतमा हामी जुनसुकै बेला पनि कुरा गर्न तयार छौँ. हाम्रो पार्टी छ, हाम्रो सरकार छ, त्यसैले संसद अवरुद्ध गरेको कुरामा हामीहरू उदासीन होइन. हामी त सबैभन्दा अर्थमन्त्री त हरेक दिन अघि पनि भने मैले अब 3 पल्ट भन्दैछु, यो त धेरै भन्दैछु, हरेक दिन जवाब दिनलाई उठिरहनु भएको छ, मौका दिनुहोस् न जवाब दिने, हामी गलत छौँ कि ठिक छौँ. म पालै पालो अब अरू विषयमा छिर्छु, तर एकजना श्रोता राजेन्द्र पौडेलजीले के लेख्नु भने 26 सभासदलाई मनोनयन नगर्ने हो भने एक वर्षमा संविधान बनाउनु छ, बरु त्यो पदलाई खारेज गरिदिनु पर्यो मन्त्रीज्यू, त्यहाँतिर लाग्नु पर्यो भनेर लेख्नुभयो। खारेजै किन गर्नु, तर चाँडै बन्छ भनेर तपाईँ सन्देश भने चाँडै गर्नुहोस् भने हो मैले बुझाएको। अब तपाईँ यो लालबाबु पण्डितजी हुनुहुन्छ नि सामान्य प्रशासन मन्त्री, उहाँ निकै चर्चामा रहनुभयो र नेपाली कङ्ग्रेसका तर्फबाट मन्त्री परिषदमा बस्नुभएका मन्त्रीहरूको चाहिँ जुन पिआर र ग्रिन कार्ड बोक्ने सरकारी कर्मचारीहरूलाई निजामती निजामती कर्मचारीहरूलाई चाहिँ जागिरमा बस्न नपाइने भन्ने नियममा चाहिँ अलिक बढी अड्को चाहिँ रह्यो भन्ने कुरा। झुट प्रचार गर्नु हुँदैन, म वास्तवमा उहाँलाई मैले यति भन्नै पर्छ किन भन्दाखेरि क्याबिनेटको बैठकका बारेमा बाहिर कुरा आएछ, समितिको क्याबिनेटको समितिको बैठकको बारेमा बाहिर कुरा आएछ, त्यसै सरकारको प्रवक्ताको हिसाबले पनि मैले भन्नुपर्छ। आज जुन किसिमको विधेयक हामीले प्रस्तावित गरेका छौँ त्यसमा सर्वसम्मति थियो, सुरुका दिनदेखि सर्वसम्मति थियो, तर सुरुका दिनका अभिव्यक्ति हेर्नुहोस् न, किनकि बागमतीमा डुबे हुन्छ, खल्ला खोलामा गएर डुबे हुन्छ, यी मान्छे त के अरे नेपाली नै होइनन् भन्ने खाले जुन अभिव्यक्तिहरू आयो भने यो त विच हन्टिङ किन बोक्सी जस्तो बनाउन उहाँले कोसिस गर्नुभयो। हामीहरू भन्यौँ कि ग्रिन के अरे कुनै पनि अर्को देशको स्थायी बसोबास गर्ने मात्रै होइन, स्थायी बसोबास गर्ने नियतका साथ दिएको भिसा त माइग्रेन्ट भिसा छ भने पनि त्यो मानिस नेपालको कर्मचारी हुनु हुँदैन भन्ने कुरा हामी सबैको काङ्ग्रेसको एमालेको सबैको सहमति हो। तर त्यतिमा बसौँ त्यस पछाडि गर्दाखेरि भ्रष्टाचार इत्यादिको कुरा गर्नुहुन्छ भने त्यो कुनै पनि कर्मचारीले आफूले ल्याएको छैन भने पनि अथवा परित्याग गर्यो भने पनि आफ्नो परिवारको बारेमा जानकारी दिने कि नदिने भन्ने विषयमा श्रीमतीको बारेमा जानकारी दिनुपर्छ भन्ने अर्को विषय, अर्को कुनै एउटा के अरे श्रीमान अथवा श्रीमतीसँग के अरे स्थायी बसोबास गर्ने अनुमति छ भने त्यसमा अर्को श्रीमान अथवा श्रीमती पिनलाइज गर्नुपर्छ कि पर्दैन भने। अब हेर्नुहोस् एउटा एकजना मन्त्रीजीले साथै गम्भीरतापूर्वक कुरा उठाउनु काङ्ग्रेसको पनि होइन, तर एकजना श्रीमान र श्रीमतीको खटपट परेर श्रीमती नेपाल सरकार जाहिरमा छन् रे, श्रीमान पिआर लिएर अथवा चले अर्को ठाउँको स्थायी बसोबास गर्ने भने अनि त्यसको के अरे पिनलाइज कसलाई गर्ने, त्यो कर्मचारीलाई पिनलाइज गर्ने गर्नु भएन। भ्रष्टाचार तर्क हो भने हामीभन्दा पारदर्शी छ, कुनै पनि देशमा हामीले खबर गऱ्यौँ कि फलना हाम्रो कर्मचारीको श्रीमान अथवा श्रीमती को नाममा ब्याङ्क खातामा के छ तिम्रो अथवा कहाँ पैसा छ कि भनेर पठायौँ भने नेपालभन्दा सहज रूपमा कम्पिटेन्ट अथोरिटीले मगायो भने आजको दिनमा सूचना आउँछ। अनि तेस्रो कुरा मैले यहाँ भन्नै पर्ने आवश्यक के हुन्छ भन्दाखेरि अपराधीकरण गर्ने बाटोभन्दा नेपाल सरकारको कर्मचारीहरू नेपाल सरकारका कर्मचारीका रूपमा पूर्ण रूपमा आफ्नो सेवाप्रति प्रतिबद्ध भएर काम गरून् भन्ने चाहना हो, त्यो चाहना मन्त्री परिषद एउटा पनि विवाद छैन। तर के भन्दाखेरि नदीमा डुबेर मर के गरेर मर भन्ने जुन अभिव्यक्तिहरू जुन चर्को चर्को अभिव्यक्ति आए त्यसका बारेमा चाहिँ कुरा हो। अब यो सस्तो लोकप्रियताकाले बढी कुरा कसैले गर्यो भने त्यसो कति टिप्पणी गर्ने। अब तपाईँ हाम्रै बजार बकुल्लहरमा सर्वसुविधा सम्पन्न केएन प्लाजा, केएन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहर्नु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सु सेन्टर, फेन्सी, इलेक्ट्रोनिक्स, कस्मेटिक, ड्राई